स्वागत अनि अभिवादन तपाईँहरू सम्पूर्ण आदरणीय श्रोता मित्रमा कार्यक्रम आधुनिक यात्राको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँग इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ। आधुनिक यात्राको व्यवसायमा आज पनि केही सुगम सङ्गीत तपाईँलाई सुनाउनको लागि प्रविधिका मित्र राजसँगै प्रस्तुतिबाट म दिवस मगर पनि उपस्थित भइसकेको छु। सुगम सङ्गीत एउटा आत्मा घर्कित हुन्छ, जहाँबाट केही सुगम सङ्गीत उत्कृष्ट हुन्छन् त केही उत्कृष्ट नहुन पनि सक्छ, तर सबै सुगम सङ्गीतलेहरूलाई हामी समग्र रूपमा माया गर्छौँ। कुनै सुगम सङ्गीतले तपाईँको मन छुन सक्छ र कुनै सुगम सङ्गीतले तपाईँको मन नछुन पनि सक्छ, तपाईँलाई त्यो सुगम सङ्गीत मन नपर्न पनि सक्छ। समग्र सुगम सङ्गीत हाम्रो वास्तविक जीवनसँग बखिल रहेको हुन्छ, त्यसैले त हामी सुगम सङ्गीतको स्पर्शलाई खोज्छौँ। आज त्यही स्पर्श तपाईँहरूलाई दिनेछु कार्यक्रम आधुनिक यात्राको व्यवसायमा। केही मिठा सुगम सङ्गीतहरूको साथमा हामी हरेक साताको सोमबार अपरान्न 4 बजेको अर्पण खबरपछि आउने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रमको सुरुवातमा रजिना रिमालको सुमधुर आवाजमा रहेको पानीको फोका जस्तै फुट्यो हाम्रो माया अबको क्रममा तपाईँको लागि सबै दोष मेरै फोका जस्तै फुट्यो हाम्रो माया, नचाहँदा नचाहँदै छुट्यो हाम्रो माया, आफूले नचाहँदा नचाहँदै पनि छुट्नु पर्दो रहेछ यो माया लागेपछि। अलिकति तिम्रो पनि गल्ती भएको छ, अलिकति मेरो पनि गल्ती भएको छ, अलिकति नजर पापी दुनियाँको पनि भएको छ भनेर रजिना रिमालले मिठो आवाजमा आफूलाई व्यक्त गरेको छ। तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनिरहनु भएको छ। आधुनिक यात्राको व्यवसायमा केही मिठा सुगम सङ्गीतहरू हामी उपस्थित भइरहेका छौँ र तपाईँ त्यही सुगम सङ्गीत सुनाएर मञ्चन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। हामीले बजाउने सुगम सङ्गीत सुनेर तपाईँलाई अवश्य पनि गुनगुनाउनुहुन्छ भन्ने आशा अनि विश्वास राखेको छु। अब भने अर्को मिठो सुगम सङ्गीत सुन्ने बेला भएको छ। स्वराज आचार्य अनि पन्तको सुमधुर आवाजमा रहेको सङ्गीत तिमी कसको हुने होला, मनी कसको हुने होला, यो गीतपछि एकैछिन विश्रामको समय रहनेछ। विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम आधुनिक यात्राको बसाइ सँगै रहनुहोला।

यति बेला यहाँ सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण 104.5 मेगाहर्ज। खोलेको पानी बगेरे जाने बस्दैन एकै ठाउँ। एकैछिन विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा आधुनिक यात्राको व्यवसाय सुनिरहनु भएको छ। कार्यक्रम आधुनिक यात्राको व्यवसायमा तपाईँहरूलाई हामीलाई नै मनपर्ने सङ्गीतहरू सुनाइराखेका छौँ। तपाईँले नै मन पराउनु भएका सुगम सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। अब पनि अर्को मिठो सुगम सङ्गीत सुन्ने बेला भएको छ। हेमन्त शिशिरको सुमधुर आवाजमा सजिएको गीत रहेको छ, जसको दिलमा अरू रहेछ उसकै भरमा परे, तिमी ऊ बिना मर्छौ म तिमी बिना मैले कस्तो यो माया गरेँ। जसको दिल मरु रहेछ उसकै भरमा परे, हो जसको दिल मरु रहेछ उसकै भरमा परे, तिमी ओ बिना मर्छौ म तिमी बिना मैले कस्तो यो माया गरे, मैले कस्तो यो पहिले तिमीले मेरो दिलमा छ अरु, भन्नु पर्थ्यो पहिले तिमीले मेरो दिलमा छ अरु, जब तिमी बिना म बाँच्न नसक्ने भए अब भन्छौ तिमी म के गरूं, म के गरूं, जसको दिल मरु रहेछ उसकै भरमा परे, हो जसको दिल मरु रहेछ उसकै भरमा परे, तिमी जसको दिलमा अरू रहेछ उसकै भरमा परे, तिमी ऊ बिना मर्छौ म तिमी बिना मैले कस्तो यो माया गरे, यदि तिम्रो दिलमा अरू नै भएको भए मलाई भनेको भए हुन्थ्यो भन्दै यस्तै मिठो आवाजमा हेमन्त शिशिरले आफ्नो आवाज हालिसकेका छन्। कार्यक्रममा यिनै सुगम सङ्गीतहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमको समय पनि सकिने लागेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, यो तपाईँलाई धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधिका मित्र रासलाई पनि धन्यवाद दिँदै एउटा मिठो सुगम सङ्गीतलाई कार्यक्रममा अगाडि सार्दै आधुनिक यात्राको श्रृङ्खलाबाट दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। जीवन तो खुशी ल्याउने तिमी भएको नै मै